यति चोख यति मिठो दिउँला तिमलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा यति चोख यति मिठो दिउँला तिमलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा क्षणहरू सबै तिमीलाई मेरो सारा जीवन सबै तिमीलाई मिठा मिठा क्षणहरू सबै तिमीलाई मेरो खुसी मेरो सुख सबै सबै तिमीलाई यति चोखो आँखा भित्र बस्नु तिमी छातीमा निदाउनु सपनीमा पनि मलाई सुस्तरी चिहाउनु भित्र बस्नु तिमी छातीमा निदाउनु सपनीमा पनि मलाई सुस्तरी चिहाउनु सधैँ सधैँ तिमी मेरी माया बनी आउनु आउनु यति चोखो यति मिठो दिउँला तिमीलाई माया बिर्सने छन् साराले पुराना प्रेमका कथा